fresh songs. This is New Release. Here on simply the best station of our nation, Kantipur FM 96.1. This is 6.1 and 101.8 Radio Rashtrakoot Radio Kandipur. That's what you're tuning right now. And a warm good morning to everyone out there. Hazur Ramailo Sukrubar Bihani Raheko Cha. Yes, Ramailo Sukrubar Bihani Sang Sang, your regular host of the show. Yes, this is me, Raymond, back again here in the studio. Tamhala Sadhi Raima Haji Vasayisu. And Karikram Raheko Cha, Hazur Yuho. Naya Naya Naya Nepali Gidharu Karikram. Fresh Fresh Nepali Gidharu Karikram. Well, this is new release. Jun Onegar Sahar Rek Sukrubar. Thik 10 Vajay Kandipur Dari Pasi until 11. I'm going to be here giving you in company. Tapaharlai ma sunaunai chu ekdamai naya naya bilkulai naya naya fresh fresh Nepali geet haru. If you know what's new and what's happening on music scene, well, this is the show to tune in. Ra year 2012 ko last new release raheko cha. Arko arko hafta ta hamro 2013 ko new release lera ma aune chu. Tara alai chai aaja ko hamro karyakram new release ma ke ke raheko cha tesko barema tapailai jankari dinu gareko chu. Ma sanga thupai naya naya geet raheko cha, ekdam popular singers haru ko naya naya geet pani tapailai sunna paunu cha aaja ko hamro karyakram ma. So do keep tuning till 11. Alright, 11 day, I'm about to move ahead. Aajako hamro karyakram shuruat gardaichu, like usual, with the song of my choice. And I'm going to play this song, a beautiful song from the album Ma Ek Sapna, album by Asa Tawang Maske. And here she is singing Bhuli Sake. Enjoy. Bagel pan ho, aude feri haraune. was Asta Tamang Maske singing a song, Tara Bhuli Sake. Well, that was really a cool one, wasn't it, guys? I'm sure you all enjoyed the song. Well, opening up for today's new release from her second release, Ma Ek Sapna, she was singing Bhuli Sake. That was a pretty cool one. And yes, new release, Tamaya Sunday Hununcha, Radio Rashtrako, Radio Kandipurma. And yes, this is not the last show of the year 2012. Well, this is going to be the second last show. I kind of made a mistake, but I thought, like, you know, as the end of the world, but well, I'm sure today is a really special day, and I'm sure you all are having a really wonderful time. As a Ramayalu Sukrabar Raheko Savani, about Christmas Eve Pani right around the corner, and New Year's Pani is right around the corner. 2012 Borsa Chai Abo Antya Huna Lai Raheko Sa Ra Naya Suruwat Huna Lai Raheko Sa 2013 Ko. And I'm sure you all are pretty excited. Do keep tuning Radio Kantipur Kina Bhani Radio Kantipur Tumhareko Lagi Bhani Special Karyakram Chai Hamile Taiyar Garna Lagi Raheka Chhau Yo New Year's Eve Ko Din Ma Chai. So do keep tuning for more information. Alright, Alaman Chai Karyakram New Release Tumhare Sundai Huncha. Yes, Karyakram New Release Tumhare Chai Ekdome Fresh Fresh Nepali Ki Taro Suna Sakna Chai Chai Bhani Arlai Chai Ma Rakhna Gai Rekhcho Arko Ura Geet. Yo Geet Raheko Chha New Album By Hemant Rana Magar. Hajur Yam Raheko Chha Hemant Rana Ko Album Mero Akash Bata. And this one is gonna be his second solo album, I guess. Yes, CZ Entertainment ko prastuti rakhchu yo album. Rese album bada git sunna gairheko chu. Git ko bol raheko chha Sayon Juni. It's really a beautiful song. I'm sure you are gonna enjoy this one. Ra git ma sangeet raheko chha, sangeet ra shabda raheko chha Kali Prasad Baskota ko. Aaja ko hamro first new release bhanu. So that's coming our way. Enjoy. साहू छ कहाँ भन्छ छन् देउता हो रे त्यो मालिक एउटा हो रे त्यो आँसु हाँसो सुख दुख जब बाढी दै नभने यहाँ मेरो बिन्ती छ है दैव तिमी यहाँ दुईटा अलग संसार Colix was a 23 vital nutrients, a nutrient of the science. Just like what's all about us, taller, and stronger, and sharper. I'm even too deep, buddy. One out, so deep, buddy. राहुल डेरी व्हाइटनर हर दिन हर पल ICA दूर शिक्षा ओपन यूनिवर्सिटी खुला विश्वविद्यालय अब सबै का लागि खुला डुअल डिग्री चाहनेहरू र समयमा अध्ययन पूरा गर्न नसकेकाहरूका लागि सम्भावना अझै बाँकी छ ICA दूर शिक्षा हरेक शनिबार बिहान 7:30 देखि 8 बजे सम्म मात्र रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा सुन्ने प्रयास गर्नु होला Brought to you by ICA College of Distance Education and Online Studies Slammin' and jammin' Slammin' and jammin' Continuous jam Choice For more choice stay tuned to Kantipur FM Introducing the new Hotshot. All this month on Radio Kantipur, Radio Rashtrako. Pratham Palua star Roshan Rai. Jivan ma yote chaheko thiye motu ma rakhna lai नमस्कार म रोशन राई प्रथम पालुवा स्टार म रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा यो पुष महिनाभरि हर्षटमा रहनेछु 12 वर्षको उमेरमा मैले पाएको प्रथम पालुवा स्टारको उपाधिलाई आत्मसात गर्दै मेरो पहिलो एकल एल्बम गायन यहाँहरू समक्ष ल्याएको छु त्यो प्रिय मान्छे छुटेर गयो त्यो प्रिय मान्छे छुटेर गयो र यो एल्बमको चन्द्रकेशीको शब्द तथा हरि लम्सालको संगीतमा जीवनमा एउटै चाहेको थिएँ बोलको गीत यहाँहरूले मात्र रेडियो कान्तिपुरमा यो महिनाभरि सुन्न सक्नुहुनेछ यो एल्बम तथा मेरो बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने कृपया रेडियो कान्तिपुर .com लगन गर्नुहोला तथा रेडियो कान्तिपुर सुन्दै गर्नुहोला चाहेको थिएँ मुटुमा राख्नलाई ओ जीवनमा एउटै चाहेको थिएँ मुटुमा राख्न राख्नलाई मोटुमा राख्नलाई त्यो प्रिय मान्छे छुटेर गयो त्यो प्रिय मान्छे छुटेर गयो सधैँ Fresh songs. This is new release. Here on simply the best station of our nation, Kantipur FM 96.1. Station of the Nation, Radio Kantipur, Radio Rashtrako. That's what you're tuning right now. Kaikam Nasa Nehunsa News Release. Radio Kantipur ko is mahina ko hot shot. गायक रोशन राई गाउँदै थिए जीवनमा एउटै चाहेको थिए यो गीत रहेको छ रोशन राईको डेब्यू एल्बम गायनबाट भने शब्द रहेको छ गीतमा चन्द्र केसीको संगीत रहेको छ हरि लम्सालको र महिनाभरि नै हटसटको रूपमा हुनेछन् गायक रोशन राई एन्ड इफ यु वान्ट टु नो मच मोर अबाउट हिम अल यु हेभ टु डु इज किप ट्युनिङ रेडियो कान्तिपुर एन्ड यु क्यान लग अन टु आवर वेबसाइट radiokantipur.com अलावा चाहिँ कार्यक्रम न्यूज रिलिजमा अगाडि बढ्दैछु लाग्दैछु म आजको हाम्रो अर्को नयाँ गीततर्फ अर्को नयाँ गीत सुनाउने क्रममा म तपाईँलाई सुनाउन गइरहेको छु आठ वर्षपछि यस हि इज ब्याक अगेन एन्ड हिज नेम इज यश कुमार आफ्नो नयाँ एल्बमको साथमा तपाईँहरूको माझ आइपुगेका छन् गायक यश कुमार आठ वर्षपछि विथ हिज न्यू एल्बम इन्टाइटल रेन र यसै एल्बमबाट गीत सुनाउन गइरहेको छु गीतमा गीतको बोल रहेको छ मलाई छोडेर तिमी आजको हाम्रो अर्को न्यू रिलिज अराउँदै सो इन्जोय तिमी नै चाहिने Hair can feel rough and dry after a wash. See what happens? Unless you use Dove conditioners. While others work only on the surface, Dove with 1/4 moisture milk and fiber actives repairs damage deep inside and makes hair beautiful on the outside. Makes it 3 times stronger, 3 times softer, and 3 times smoother. New Dove conditioners with fiber actives. Deep dream, big, big, big. Win, win, big, big, big. Super bumper prize ma, Ford Figo. Dream pura gano saflo family ko. Monthly prize ma Honda bike, rocking life yo. Weekly prize ma shopping voucher 1 lakh ko. Dream big, win big. ड्रीम बिग विन बिग सिजन 3 अन्तर्गत द काठमाडौँ पोस्ट वा कान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर पप प्राइजमा फोर्ट फिगो जित्नुहोस्। साथै हरेक महिना हन्डा सेभी 250R बाइक, हरेक हप्ता 1 लाख बराबरको शपिङ भाउचर र 2 sure shot प्राइजेसमा 2 सेफल बल्ब र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित 200 बराबरको रिचार्ज भाउचर अनि स्क्रच गरी विभिन्न आकर्षक उपहार पनि जित्नुहोस्। The Kathmandu Post keeps you posted. अब ओरिजिनल रेड बुल क्यान को फुल अफ रिंग मा पाउन सक्नुहुनेछ रु 1 लाख, 20,000, 10,000 र 5,000। कति धेरै क्याश प्राइज, सो कूल, रियली कूल, रेड बुल क्याश फुल। पुश योरसेल्फ लाइक अ बुल। रेड बुल, द वन एंड ओनली एनर्जी ड्रिंक। एनबी बैंक फिक्स्ड डिपोजिट, फिक्स्ड एज यू विश। अब 300 दिन को फिक्स डिपोजिट में 8% ब्याज दर, 200 दिन को फिक्स डिपोजिट में 7% ब्याज दर, अनि 100 दिन को फिक्स डिपोजिट में 6% ब्याज दर। एनबी बैंक, द बैंक फॉर एवरीवन। Sky Audio Entertainment, playing more of your favorite songs non-stop, non-stop music. For more choice, stay tuned to Kantipur FM. Shabbat आधुनिक म्युजिक प्रस्तुति दर्पण यात्रीको एल्बम आँसुबाट तपाईँले भर्खर गीत सुन्नुभयो. हजुर, गायिका विनय निरौलाको आवाज डुबायो डुबायो. र यस एल्बममा तपाईँहरूले संगीत र शब्द सुन्न सक्नुहुनेछ. दर्पण यात्रीको भने यस एल्बममा चाहिँ विभिन्न गायिकाहरूको ले चाहिँ स्वर दिनुभएको छ. एन्ड यस न्यू रिलिज तपाईँ सुन्दै हुनुहुन्छ हे अन रेडियो कान्तिपुर रेडियो राष्ट्रको गिभ यू कम्पनी एट दिस एल्बम. वेल, दिस इज मी योर रेगुलर होस्ट द शो रेमन. एन्ड मुभिङ अहेड कार्यक्रममा म आजको अर्को न्यू रिलिज गर्न गइरहेको छु. अर्को न्यू रिलिज रहेको छ, अर्को सिंगल रहेको छ, शुभ तारा म्युजिक प्राइभेट लिमिटेडको प्रस्तुति प्रीतम लुइटेलको आधुनिक गीती संग्रह. हजुर, एल्बमको नाम रहेको छ गुलाबको फूल. यसै एल्बमबाट तपाईँलाई गीत स्मरण गरेको छु. गीतमा स्वर शब्द र संगीत रहेको छ प्रीतम लुइटेलको. एन्ड गीतको बोल रहेको छ मायाको कुरै गरिन. कुरै गरिन तिमीलाई मैले, फुला चुडेर दिन तिमीलाई मैले, फुला चुडेर दिन तिमीलाई मैले. केवल गरे भो, केवल गरे भो, म काँडा तिमी गुलाबको फुल, म काँडा तिमी गुलाबको फुल. बगैँचामा साथ दिन तिमीलाई मैले, मायाको तोहफा दिन तिमीलाई मैले, बगैँचामा साथ दिन तिमीलाई मैले. केवल गरे भो, केवल गरे भो, म काँडा तिमी गुलाबको फुल, म काँडा तिमी गुलाबको फुल. पैसाको रस दिन तिमीलाई मैले, महलको बास दिन तिमीलाई मैले, पैसाको रस दिन तिमीलाई मैले, महलको बास दिन तिमीलाई मैले. केवल गरे भो, केवल गरे भो, म काँडा तिमी गुलाबको फुल, म काँडा तिमी गुलाबको फुल. चाची हाय चंद्र छै त्यो रुखु फाकी उजले भै दिए चाची सुख पुर्याउन सकिन तिमीलाई मैले खुशी दिलाउन सकिन तिमीलाई मैले सुख पुर्याउन सकिन तिमीलाई मैले खुशी दिलाउन सकिन तिमीलाई मैले केवल गरे भु केवल गरे भु म काडा तिमी गुलाबको फुल म काडा तिमी गुलाबको फुल म काडा तिमी गुलाबको फुल कहिले गुणस्तरमा कहिले सम्झौता गर्दैन यसले कोमलता पूर्वक मैलो हटाए कपडालाई वर्षौंसम्म नयाँ जस्तै राख्छ पैसाको मूल्य बुझेकी छु मलाई थाहा छ व्हील ओके किन्नु भएछ बुद्धिमानी पक्कै पनि अत्यावश्यक पौष्टिकताले भरिपूर्ण विवाले तपाईँको परिवारलाई सधैँ स्वस्थ र खुसी राख्दछ अब विटा हेल्थका साथ नयाँ विवा एक स्वस्थ र उज्जवल दिनको सुरुवात Monthly price for Honda bike, rocking life, yo. Weekly price for shopping voucher, egg lakh, yo. Dream big, win big. ड्रीम बिग विन बिग सिजन 3 अन्तर्गत द काठमाडौँ पोस्ट वाकान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर बम्पर प्राइजमा फोर्ड फिगो जित्नुहोस् साथै हरेक महिना होन्डा सेभी 250R बाइक हरेक हप्ता 1,00,000 बराबरको शपिङ भाउचर र टु स्योर सर्ट प्राइजेसमा दुईवटा सेफल बल्ब र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित 200 बराबरको रिचार्ज भाउचर अनि स्क्रच गरी विभिन्न आकर्षक उपहार पनि जित्नुहोस् लुगा धोएर जति सफा बनाए पनि सुकाउँदा सधैँ भुइँमा झरेर फेरि मैलो हुन्छ के गर्ने होला म त हैरानै भइसके भन्या शक्ति बेल प्रयोग गर न शक्ति बेल किन नि किनभने अब 400 ग्रामको शक्ति बिल खरिद गर्दा 6 लुगा चेप्ने क्लिप पनि सित्तैमा पाइन्छ त्यसपछि त न लुगा झर्ने टेन्सन न त मैलो हुने डबल शक्तियुक्त शक्ति बिल सेतो सुकिलो रङ्गीन चम्किलो अनि लुगा सुकाउन त झनै सजिलो Number one on your dial, the station with a smile. 96.1 Cantipur FM. Naurani, yo hawa le udai lai jala. Timro mero saath chutla. Naurani. छुटदा लाउन नि उतास चली आयो आकाशलाई ढाकी तिम्रो मेरो माया पिति नछुटाऊ है साथी उरी बतास चली आयो आकाशलाई ढाकी तिम्रो मेरो माया पिति नछुटाऊ है साथी सले उडाइ लग्यो माया सम्झनाको नाउँमा रह्यो एउटा तिम्रो छाया निष्ठुरी जै बतासले उडाइ लग्यो माया सम्झनाको नाउँमा रह्यो एउटा तिम्रो छाया That was a group called 18th Fret singing this song Launani. The Rebel Creation ko prasidh ek album hune album rahe ko sa 18th Fret ko debut album Aama Bata. Aaja ko hamra karyakram new release ko samay pani aba lagbhag sakina lagisakeko cha. Now it's time for me to leave the studio and in the end I'm gonna leave you a song. Aaja ko hamra last new release, a single by an artist called La Rapper, and he have featured a singer named Arati, and a song I'm going to play is entitled, it's pretty interesting, Baby Girl. Song git ko bol rahe ko sa, and definitely gonna catch you guys next time. And obviously karyakram new release ma mala sath dinu chha, dherai dherai dhanyabad. Ra aaja ko hamro karyakram new release ma release gareko git haru kasto lagyo usko feedback tumharu padhna sakunu cha marfat hamro radiokantipur.com hamro website. So do that. Allah bhanche bidhan sunera sangat aaja ko diwas ko karyakram ke chha nepal le ra feri tuni tumharu ko maaj ma hazir hune chu. So do not forget to tune in. Allah eti bhandai bidhan maagchu. See you all next time. Till then, you'll take care. Have a good and great Friday, people. Whatever you are, wanna be with you all day and night. Don't know why you're going so far. Everything you tell me, all is lie. Why you playing with my heart? Baby girl, why you play with my heart? Wanna know, worry, you know, who do my allowance? झुटो माया लायो किन कसैको मुटुलाई दुखाउने र जलाउने गर्छौ भन के कमी थियो तिमीलाई मेरो मायामा बिच बाटोमा मलाई छोडी अरूलाई अङ्गाली गयो विश्वास जस्तो पवित्र यो वर्णनलाई सिसासरी तोडिदियो ये एकै पलमा ये एकै पलमा त पनि कुरी बस्छु तिमीलाई दो बाटोमा बाटो हेरी फर्की आउला भन्ने आशै आसमा तिम्रो प्रतीक्षामा दिन रात ढलिगो पनि मेरो आँखाले तिम्रो बाटो हेर्न कहिले छाडिन बगिरहेको यो आँसुहरू कहिले रोकिन्न अब मैले बुझिसके तिम्रो माया मेरो लागि सबै छुटो हो सम्बन्ध तुलिगो everything you tell me, all is lies. मग्न हुन्छु आफैमा हर रातो दिन चाहेको थिएन तिमीलाई त सुन पन तिम्रो सुधो रङ गाउन सकिन किन त्यतै बाटो बिर्सु पर्ने सकिन बिर्सन याद आउँछ सताउँछ अटिटका छैन बाचा अरू रोटियो फर्के तिमी आएन कसरी फुल्न सक्छु सँगै बिताएको दिन किन किन तिम्रै मुहार झर्किन्छ आँखामा किन के हुन्छ तिमीलाई जलन हुन्छ मेरो मन तिमी बाहेक अरूलाई रोजेको थिएन सुपे तिमीलाई सारा मेरो यो जीवन स्वीकार गरिन माया टिका रेडियो किन टाढियो मबाट प्रश्न म गर्दिन सहदिन तिमीलाई केही भन्दिन छिटो माया चालमा फस्न चाहदिन किन्नु सामु पर्दिन सफर आउँदिन मागे मैले तिमीलाई दैवले नि जुराएन तिमी बिना जिउन गाह्रो मान्दिन अपनाउँछु म कसैलाई एक्लै बस्दिन